देखै म अनुहार झपै मुटु म अनुहार झपै टुक टुक की टुक टुक टुक टुक टुक टुक टुक टुक झपै है झपै सपना मै अनुहार झपै दिखना मै चैते आगो झपै जले छतन झपै साउने भेल झपै उरले छमन झपै चैते आगो झपै जले छतन झपै तानी त हल्नु झपै बाधी त हल्नु झपै बाधी त हल्नु झपै टुक टुकी टुक टुक टुक टुक टुक टुक टुक टुक झपै है झपै सपना मै अनुहार झपै दिखना मै अनुहार झपै को लाली झपै माया पखाली झपै बसंती ऋतु झपै लीता हल्नु झपै ओठ को लाली झपै माया पखाली झपै बसंती ऋतु झपै झपै पीता हालौ झपै झुमनाशा झपै पीता हालौ झपै टुक टुकी टुक टुक टुक टुक टुक टुक टुक झपै है झपै सपना मै अनुहार